नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका मित्र राजसँगै म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम हरेक दिन साँझ 7 बजेपछि करिब करिब 7:30 आउने गर्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्नो आफन्तजन घर परिवार इष्टमित्र सम्झिन सक्नुहुनेछ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556363332 र 0556363333। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट टेकबहादुर लामा। हजुर, तपाईँको नयाँ नौलो खबर के छ टेकबहादुरजी? सबै ठिकै। अनि खाना खानुभयो? खाना खास छैन। आजको दिन कसरी बित्यो तपाईँको? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। टेकबहादुर भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ, कार्यक्रममा आउनुभयो, फेरि पनि आउँदै गर्नुहोला, माया नमार्नु होला, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कुराकबाट टेकबहादुर लामा आउनु भएको थियो। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा कोही मित्र आउनु भएको थियो तर पनि उहाँसँग कुराकानी गर्न सकिएन। केही छैन, तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज र कार्यक्रम अर्पण शुभ साँझसँगै हुनुहुन्छ। हामी अर्पण शुभ साँझमा कार्यक्रम लोक भाकालाई कार्यक्रम स्थान दिने गर्दछौँ। तै पनि टेलिफोन सम्पर्कमा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कुम्रोजबाट सुनिता। हजुर सुनिताजी, के छ नयाँ नौलो खबर? ठिक छ हजुर, हाम्रो पनि सबै ठिक छ नि। खाना खानुभयो? नाइ भएको छैन। अनि आजको दिन कसरी बित्यो तपाईँको? एफएम सुन्ने बस्ने होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? सुनिताजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कुम्रोजबाट सुनिता आउनुभएको थियो, हामीलाई सधैँ सम्झिनुहुन्छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सधैँ आफ्ना सम्झनाहरू राख्नुहुन्छ र कार्यक्रममा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हेलो दादा, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? माडीबाट। माडीबाट प्रेम कुमारी। हजुर, अनि के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ, तपाईँहरूले फोन गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो त बेठिक हुने कुरै भएन नि। अनि खाना खानुभयो? छैन छैन। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ प्रेम कुमारीजी, कार्यक्रममा आउनुभयो, फेरि पनि आउँदै गर्नुहोला, माया नमार्नु होला, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला माडीबाट प्रेम कुमारी आउनुभएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, दिनभर व्यस्तताको थकानलाई थोरै भए पनि मेटाउने हामी प्रयत्न गरिराखेका छौँ। कार्यक्रम अर्पण शुभ साँझमा हामी लोक भाकाहरू बजाउने गर्दछौँ र टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? परेवाकोटदेखि दिनेश चेपाङ। हजुर, अनि के छ दिनेशजी तपाईँको नयाँ नौलो खबर? एकदम ठिकठाक छ भन्नुपऱ्यो दादा, सबै ठिकठाक छ। अनि खाना खानुभयो? थाहा छैन। अनि आजको दिन चाहिँ कसरी बिताइरहनु भएको छ नि? आज यस्तै शीतलमा बस्थ्यो, अब यस्तै हो, साथीभाइसँग गाउँ घरे बस्थ्यो, यस्तै हो। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि प्राविधिक दाईलाई, अनि त्यसपछि मेरो घर परिवारलाई, अनि मलाई चिने नचिने सम्पूर्णलाई, दिनेश चेपाङ भनेर चिने नचिने सम्पूर्णको लागि। हजुर हजुर, हुन्छ, कार्यक्रममा आउनुभयो, फेरि पनि कार्यक्रममा आउँदै गर्नु होला, माया नमार्नु होला, अहिले भने छुटिन्छु, नमस्कार। नमस्कार। यति बेला परियाकोटबाट दिनेश चेपाङ आउनुभएको थियो। हामीलाई सधैँ सम्झिनुहुन्छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सधैँ आफ्ना सम्झनाहरू राख्नुहुन्छ, र टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? शक्तिखोरबाट के चेपाङ भन्नुभयो अरे तपाईँले? पाण्डव। तपाईँ चाहिँ पाण्डवको अर्थ थाहा छ तपाईँलाई? पाण्डव भनेको चाहिँ पाँचजना जस्तो लागेको थियो मलाई चाहिँ। अनि तपाईँले के गर्नुहुन्छ पाण्डवजी? कतिमा पढ्नुहुन्छ नि? ब्याचलर थर्ड इयर पढेर बस्नु भएको छ। अनि हुन्छ, कार्यक्रममा आउनु भएको छ, खुसी लाग्यो। अनि कसलाई सम्झिन चाहनुहुन्छ आज? हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, फेरि पनि आउँदै गर्नु होला, माया नमार्नु होला, अहिले भने छुटिन्छु, नमस्कार। यति बेला शक्तिखोरबाट पाण्डव चेपाङ आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ, टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। हजुर नमस्कार। टेलिफोन सम्पर्कमा कोही साथी आउनु भएको थियो, तर पनि उहाँसँग कुराकानी हुन सकेन। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। तपाईँ दिनभर व्यस्त भएर घर आउनुभएको छ, रेडियो अर्पणमा आउने कार्यक्रम अर्पण शुभ साँझ सुनेर बसिरहनु भएको छ, र तपाईँ घरदेखि टाढा हुनुहुन्छ, र आफ्ना आफन्त इष्टमित्रहरूलाई कसरी सम्झिने होला भनेर अप्ठ्यारोमा परिरहनु भएको छ भने 0556363332 र 0556363333 बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुन्छ र आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। र टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि मिलन। हजुर मिलनजी, के छ तपाईँको नयाँ नौलो खबर? नयाँ नौलो खासै त्यस्तो छैन दादा। खासै त्यस्तो छैन। हजुर। अनि खाना खानुभयो? खाना भएको छैन। भएको छैन। हजुर। अनि आजको दिन कसरी बितिरहेको छ तपाईँको? आजको दिन त्यति बसी बसौ भन्नु पऱ्यो दादा। बसी बसौ भन्नु पऱ्यो। हजुर। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। अनि कन्ट्रोलमा बस्ने दादाको लागि, अनि बडा अङ्कलको लागि, अनि मम्मी बुवा गोविन्द दादा, अनि राजकुमार युवराजको लागि दादा। हुन्छ, कार्यक्रममा आउनुभयो, फेरि पनि आउँदै गर्नु होला, माया नमार्नु होला, अहिले भने छुटिन्छु, नमस्कार। नमस्ते। यति बेला कुराकबाट मिलन आउनु भएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला राखिसकेका छौँ, 0556363332 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। कार्यक्रममा कोही साथी आउनुभएको थियो र उहाँसँग पनि कुरा गर्न पाएको छैन। हजुर नमस्कार। कार्यक्रममा कोही साथी आउनु भएको थियो तर पनि उहाँसँग राम्रो कुराकानी गर्न पाएनौँ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ, 0556363332 र 33। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। र कोही साथी आउनुहुन्छ र हामीलाई मिस कल मात्रै मार्नुहुन्छ, केही छैन, कार्यक्रम सुने पनि हामीलाई तपाईँहरूको माया ममता धेरै मिल्नेछ भन्ने आशा अनि विश्वास लाग्नेछ। तपाईँ दिनभर व्यस्त भएको त्यो थकानलाई थोरै भए पनि मेटाउने प्रयत्न राखिराखेका छौँ। तपाईँ टाढा हुनुहुन्छ, तपाईँ घरदेखि टाढा हुनुहुन्छ, तपाईँहरूको सम्झना लिइराखेका छौँ। तपाईँ पनि आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना राख्नको लागि आउन सक्नुहुनेछ, 0556363332 बाटोमा। टेलिफोन सम्पर्क कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराक एकबाट राम तामाङ। अनि तपाईँको नयाँ नौलो खबर के छ रामजी? नयाँ नौलो ठिकै छ दादा। नयाँ नौलो ठिकै छ। अनि खाना खानुभयो? हुँदैछ हुँदै खाना खाँदै कार्यक्रम सुनिरहनु भएको छ कि क्या हो होइन त्यस्तै भन्नु पर्यो अब खाना नि खानै पर्ने कार्यक्रम नसुनी पनि नहुने होइन दुइटैलाई एकैचोटि टाइम दिनु भएको हो कि क्या हुन्छ रमाइलो कुराकानी भयो कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने पहिला तपाईँलाई धन्यवाद अनि घर परिवारलाई अनि सीता लामा अनि रमेश वीर विकास चिन्ने नचिन्ने दादा राम तामाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छु नमस्कार नमस्कार दादा यति बेला कोराकबाट राम तामाङ आउनु भएको थियो हामीलाई सधैँ सम्झिनुहुन्छ आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सधैँ सम्झना राख्नुहुन्छ टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हजुर नमस्कार आज साथीहरूले चाहिँ मलाई झुक्काइरहनु भएको छ टेलिफोनमा आउनुहुन्छ र बिचैमा सम्बन्ध विच्छेद हुन्छ त्यस्तो लाग्दा चाहिँ मलाई नरमाइलो लाग्छ केही छैन तपाईँ कार्यक्रम सुनिदिए पनि हामीलाई तपाईँको माया ममता मिल्नेछ तपाईँको स्नेह मिल्नेछ र कार्यक्रममा हामी आज लोक भाकाहरू बजाउँछौँ तपाईँले नै रोज्नु भएको र तपाईँले नै मन पराउनु भएका लोक भाकाहरू हामी कार्यक्रममा स्थान दिने गर्दछौँ टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ हाम्रो पनि भएको छैन सँगै खानुपर्छ है आज म चाहिँ आज दिपेन्द्रजीको घरतिर आउने भन्ने विचार गरिरहेको छु के छ म आउँदा भाग्ने त होइन नि तपाईँ म आउँछु नि कार्यक्रम सकिने लगतै आउँछु तपाईँहरूको त्यो तगारो चाहिँ खोलेर राख्नु होला हुन्छ रमाइलो कुराकानी भयो र कार्यक्रममा हुनुहुन्छ कसलाई सम्झिने धन्यवाद दिपेन्द्र तमाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छु नमस्कार यति बेला कोराक साथबाट दिपेन्द्र तमाङले हामीलाई फोन गर्नुभएको थियो हामीलाई सधैँ सम्झिनुहुन्छ आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सधैँ सम्झना राख्नुहुन्छ टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर अलिकति मैले तपाईँको आवाज चाहिँ बुझ्न सकिरहेको छैन ए छिटो हिँड्ने मान्छे हेरेस् चेपाङ म चाहिँ अलिकति चित्त हिँड्ने मान्छे भनेको जस्तो पो लागिरहेको के अनि के छ तपाईँको नयाँ नौलो खबर एकदम ठिक छ दादा अनि हजुर के छ नि हाम्रो पनि सबै ठिक छ नयाँ नौलो होइन सबै पुरानै हो पुरानै अनि मनरीतिरको नयाँ नौलो खबर चाहिँ के छ मनरी लोथर म चाहिँ अलिकति माथि नै पुगेछु क्यारे तपाईँ त लोथर नआएर जानुभयो हजुर म चाहिँ आज अलिकति रेस भएछ होइन हुन्छ कार्यक्रममा आउनुभयो रमाइलो कुराकानी भयो कसलाई सम्झिन चाहनुहुन्छ आज सर्वप्रथम हजुरलाई धन्यवाद अनि राज दादालाई अनि विष्णु दादालाई अनि रिजन दादालाई अनि राम आचार्य दादालाई अनि प्रतीक्षा दिदीलाई अनि हाम्रो माकनपुरमा रहनु भएको शिवबहादुर चेपाङ सुखबहादुर चेपाङ कर्णबहादुर चेपाङ अनि बमबहादुर चेपाङ बेलबहादुर चेपाङ उदयबहादुर चेपाङ अनि पदमपुरबाट आउनु भएको सरो अधिकारी अनि गमन्द दादा अनि सुनादुर बिहारीबाट आउनु भएको देवेन्द्र गोरा दादालाई सम्झाउन चाहन्छु अन्तिममा मलाई रेस कुमार चेपाङ भन्नु नचिने सम्पूर्ण साथीहरूलाई अनि अर्पण एफएम होल हुन्छ रेस कुमारजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छु नमस्कार यति बेला लोथरबाट रिस चेपाङ आउनु भएको थियो टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकदेखि सुनम मुक्तान सुनमजी के छ तपाईँको नयाँ नौलो खबर आज तपाईँ चाहिँ अलिकति बिसन्चो हुनुहुन्छ कि क्या हो अनि अलिकति बिस्तारी बोल्नु भएको छ, आज तपाईँ चाहिँ बिसन्चो हुनुहुन्छ कि के हो जस्तो लागेर म चाहिँ कि मैले खाना खान आउँछु भनेर बिस्तारी बोल्नु भएको हो तपाईँ होइन, मैले चाहिँ आज दिपेन्द्रजीको घरमा भनिसकेँ, राजदाई चाहिँ तपाईँ तिम्रो तपाईँ घरमा आउनु भनेको छ, हुन्छ कि हुँदैन राजदाईलाई? सुनामजी राजदाई चाहिँ आज तपाईँ घर आउनु भन्ने आउने भनेको छ, हुन्छ कि हुँदैन राजदाईलाई चाहिँ खाना खानालाई? आए नि हुन्छ ल, हुन्छ कार्यक्रममा आउनु भएको छ, रमाइलो कुराकानी भयो, कसलाई सम्झिन चाहनुहुन्छ? हजुरको लागि धन्यवाद प्रेम, प्रज्वल, दीपक, माधव, सोनम, सुखलाल, सुखराज, रूपचन, तिलक, तिलक चिन्ने नचिन्ने सम्पूर्ण दादा, सोनम मुक्तान भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि खोराकदेखि सुनम मुक्तान आउनु भएको थियो, हामीलाई सधैँ सम्झिनुहुन्छ, आफ्ना आफन्तजन इष्ट मित्रहरूलाई सधैँ सम्झना राखेर जानुहुन्छ, र पनि कार्यक्रममा एउटा भाका सुन्ने बेला भएको छ, रामजी खाँड अनि शान्ति सुमा सुनारको सुमधुर आवाज भाकामा, र बरु धोका दिन हुँदैन भन्ने भाका अवक्रममा तपाईँको लागि संसारै मायामा चल्या छ, हामीले माया लगाउन किन हुँदैन? कृष्णजीले गोपिनी छकाए छकाए, महादेवले पार्वती फकाए, बरु धोका दिन हुँदैन। हो माता भन्छु ए हजुर, बरु धोका दिन हुँदैन। संसारै मायामा चल्या छ, हामीले माया लगाउन किन हुँदैन? हो मत भन्छु ए हजुर, बरु धोका दिन हुँदैन। यो संसारै मायामा चल्या छ, हामीले माया लगाउन किन हुँदैन? बरु धोका दिन हुँदैन, रामजी खाँड अनि शान्ति सुनारको सुमधुर आवाजमा सजिएको यो लोक भाका पृष्ठभूमिमा हामीले राखिसकेका छौँ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुन्छ, हामीले बचाउने लोक भाका मार्फत तपाईँ आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ, र टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? मकवानपुरबाट आकाश थिङ। हजुर हजुर, अनि के छ तपाईँको नयाँ नौलो खबर? एकदम ठिक छ दादा, अनि हजुर हाम्रो पनि सबै ठिक छ, अनि खाना खानु भयो? भाइ ठिक दादा, तपाईँ र मेरो चाहिँ फर्स्ट टाइम कुराकानी हो जस्तो लागिरहेको छ मलाई, हो ल, मेरो तर्फबाट चाहिँ रेडियो अर्पण 104.5 मेगाहर्जमा तपाईँलाई धेरै धेरै स्वागत छ। धन्यवाद, ल मैले स्वागत गरेपछि फेरि पछिको दिनहरूमा भाग्नु त भएन नि, र हुन्छ कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद, मेरो प्यारो जीवन साथी पूजाको लागि, अनि मेरो दिदीहरू, अनि मेरो घर परिवारको लागि, अनि मलाई आकाश भनेर चिन्नुहुन्छ ती सम्पूर्णको लागि। हुन्छ कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, पछिल्लो दिनहरूमा पनि कार्यक्रममा आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला मकवानपुरबाट आकाश आउनु भएको थियो, टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट उइतो हो नि मिलान मिना लामा, म त चेन्ज हुनुभयो कि क्या मिनाजी भनेको त उइ भयो, उइ हो, म त मिनाजी चेन्ज हुनुभयो कि क्या हो भने त उइ हो मिनाजी भनेको, अनि किन नि उही त हो नि मिनाजी मिना लामा भन्नुभएको नि? ए अनि खाना खानुभयो? हाम्रो नि भात छैन, सँगै खानुपर्छ है, तपाईँले नखानु भएर नि हामीले पनि नखाएको कि, अनि सबै श्रोताहरूले चाहिँ हामी खाएपछि मात्रै खाने भन्छ, त्यही भएर मैले पनि श्रोताहरूसँगै खाने भनेर बसिरहेको, हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ मिनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कुराकबाट मिना लामा आउनुभएको थियो। हामीलाई सधैँ सम्झिनुहुन्छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सधैँ आफ्ना सम्झनाहरू राख्नुहुन्छ। तपाईँ पनि यस्तै गरी आफ्ना सम्झनाहरू राख्न चाहनुहुन्छ, सम्झनाहरू बाँड्न चाहनुहुन्छ भने 0556 63 332 र 0556 63 333 को बाटो भएर आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? धादिङबाट प्रेम बहादुर थिङ। अनि के छ तपाईँको नयाँ नौलो खबर? पहिलाको जस्तै हो। अनि खाना खानुभयो? पकाउँदै हुनुहुन्छ। अनि आजको दिन तपाईँको कसरी बित्यो? हस्पिटल के भन्नुभएको छ तपाईँलाई? ए ए, आफ्नो स्वास्थ्यको चाहिँ राम्रोताले ख्याल गर्नुहोला होइन। हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कसलाई सम्झिने? धन्यवाद। कन्ट्रोल रुममा बस्ने दादालाई, मेरो धादिङमा बस्ने वीरबहादुर तामाङलाई, जयराम चेपाङलाई, शङ्कर चेपाङलाई, विजय कुमार चेपाङ, मिलन बहादुर घर परिवारलाई, प्रेमाल सिंह भन्ने चिन्न चिन्ने सम्पूर्ण दादा। हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला धादिङबाट प्रेम बहादुर थिङ आउनु भएको थियो। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार, हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? पर्साबाट विज्ञान श्रेष्ठ। हजुर। अनि के छ तपाईँको नयाँ नौलो खबर अहिले चाहिँ? अहिले पनि पसलमै बसिरहनु भएको छ? तपाईँको व्यापार व्यवसाय चाहिँ अलिकति ढिलाइसम्म हुन्छ कि? अलिकति ढिलैसम्म हुन्छ कि क्या हो होइन? तपाईँको व्यापार व्यवसाय चाहिँ अलिकति ढिलैसम्म हुन्छ कि क्या हो भनेको मैले? एकदम राम्रो झकास चलेको छ, मेरो झकास चलेको छ। अनि खाना खानु त भएको छैन होइन होला होइन? ठिक टाइम 9 बजी खानुहुन्छ? हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अब भने कसलाई सम्झिन चाहनुहुन्छ? अनि तनाउबाट आउने साथीहरू म रविना, नबिना, सबिना, मिना, मुना, प्रतिमा, अनि सर्वप्रथम अनि मेरो पर्सावासीलाई र मलाई विज्ञान श्रेष्ठ भने चिन्ने नचिने सम्पूर्णलाई। हुन्छ विज्ञानजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्कार। यति बेला वर्षाबाट विज्ञान श्रेष्ठ आउनुभएको थियो। हामीलाई सधैँ सम्झिनुहुन्छ, आफ्ना आफन्तजन घर परिवारहरूलाई आफ्ना सम्झनाहरू राख्नुहुन्छ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? म वनडाङबाट टिकाराम तामाङ, कोराकबाट टिकाराम तामाङ। हजुर। के छ तपाईँको नयाँ नौलो खबर? एकदम ठिक छ दादा, गरिम हो, गरिम पुरा, आज गरिम छ, पुरा गर्मी छ होइन? अहिले चाहिँ शीतल भएको छ। अनि खाना खानु भएको छ कि छैन नि? पाक्दैछ दादा, मेरो भर्खर पाक्दैछ। हजुर, तपाईँको नि? हाम्रो पनि भएको छैन, पाक्दैछ होला बाहिर चाहिँ। भनेपछि सँगै खानु पर्ला दादा है? सँगै खानु पर्ला होइन, म त आज टिकारामजीको घरतिर आउनुपर्छ कि क्या हो? हुन्छ, मैले तरकारी चट्टो बनाएर सब्जी साग बनाएको छ। साग बनाएको छ, मलाई झन् कति मिठो लाग्छ साग। हजुर, सागमा चाहिँ अलिकति थोरै अचार भए झन् कति मिठो हुन्थ्यो होइन त? अचार पनि बनाउनु भएको छ? हुन्छ, म कार्यक्रम सकिने लगतै टिकारामजीको घर खोज्दै आउँछु। तर तपाईँ भाग्नु चाहिँ भएन नि? पर्खिरहनुहुन्छ। हुन्छ, कार्यक्रममा आउनुभयो, रमाइलो कुराकानी भयो, कसलाई सम्झिन चाहनुहुन्छ आज? मेरो घर परिवार, मेरो श्रीमती तिलक कुमारी, मेरो छोरा सन्दीप, साजन अनि सङ्गीता, हजुर लगायत मलाई टिकाराम भनेर चिन्ने नचिन्ने र होल युनिट सबैलाई। हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अघिल्लो दिनका कार्यक्रमहरू पनि आउनुहोला, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्कार। यति बेला कोराकबाट टिकाराम तामाङ आउनुभएको थियो र टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? मकवानपुरबाट निमेश कि निमेश हो हजुर ए निर्मल अनि तपाईँको नयाँ नौलो खबर के छ निर्मलजी एकदम ठिक छ म चाहिँ निमेश जी आउनुभयो कि क्या हो निमेश चाहिँ तपाईँको भाइ कि दाई रे दाई हुनुहुन्छ अनि आजको दिन तपाईँको कसरी बित्यो सुनाउनुहोस् राम्रोसँगै बित्यो हुन्छ कार्यक्रममा हुनुहुन्छ क कसलाई सम्झिने धन्यवाद हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले पनि छुट्टिन्छु नमस्कार यति बेला मकवानपुरबाट निर्मल थिङले फोन गर्नुभएको थियो र उहाँसँग मिठो कुराकानी भइसकेको छ र टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ आउनुहोस् स्वागत गरौँ उहाँलाई हजुर नमस्कार टेलिफोन सम्पर्कमा कोही मित्र आउनुभएको थियो बिचैमा सम्बन्ध विच्छेद भएको छ तपाईँ दिनभर व्यस्त रहनुहुन्छ काममा गएर घर फर्किरहनु भएको छ मोबाइलको सेटमा राखेर भयो भने रेडियो अर्पण 104.5 मेगाहर्जमा आउने कार्यक्रम अर्पण शुभ साँझ सुनेर हामीलाई साथ दिइरहनु भएको छ भने यो आशा अनि विश्वास राखिएको छु र त्यो थकानलाई थोरै भए पनि मेटाउन थोरै भए पनि भगाउने प्रयत्न गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हजुर नमस्कार नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट दिपा तामाङ अनि तपाईँको नयाँ नौलो खबर के छ दिपाजी नयाँ नौलो ठिकै छ बेठिक त केही पनि छैन नि होइन अनि आजको दिन कसरी बित्यो तपाईँको बसी बस उठ्नु त भएन नि फोन हान्दा चाहिँ उठेर हानेको जस्तो लाग्छ मलाई चाहिँ फोन हान् हामीलाई फोन गर्नु गर्दा चाहिँ उठेर गरेको जस्तो लाग्छ क्या मलाई चाहिँ कि बसेरै गर्नु भएको छ बसेरै गर्नु भएको छ हुन्छ कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने सर्वप्रथम हजुरलाई धन्यवाद प्राविधिक दादालाई मेरो घर परिवार बुवा आमा सन्तोष दादा भाउजू अनिता राम दादा दिदी भाउ भेनाजी बहिनीहरू अनिता सीता रिता सुनिका अनि मेरो साथीहरू सम्झना हिरा स्मृति कुमारी पूजा र मलाई माया गर्ने रमेशलाई र मलाई हुन्छ दिपाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छु नमस्कार र यति बेला कोराकदेखि दिपा तामाङ आउनुभएको थियो तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला राखिसकेका छौँ 055-63-332 अब नै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ तर पनि एकजना साथीलाई चाहिँ लिनुपर्छ है भनेको छ राजले हुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कोराक साथ गोठेरीबाट सुनाम तामाङ अनि के छ तपाईँको नयाँ नौलो खबर अनि खाना खानुभयो खाइसक्नुभयो अनि आजको हाम्रो चाहिँ भएको छैन अनि आजको दिन तपाईँको कसरी बित्यो त्यत्तिकै बसी बस्छ होइन हुन्छ कार्यक्रममा हुनुहुन्छ क कसलाई सम्झिने धन्यवाद मेरो घर परिवारको लागि र मेरो साथीहरू दर्जे तामाङ दिपेन्द्र तामाङ र मेरो दिदी पार्वती दिदी मनिषु बहिनी रेड भाइ भौतिक भाइ अनि मेरो साथ तिलक तामाङ मेरो आइते सिंह बङ दादा बुद्धिमाया दिदीलाई र मलाई सलाम भन्ने चिनी नचिने सम्झनको लागि दादा हुन्छ सुनामजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले पनि छुट्टिन्छौँ नमस्कार यति बेला कुराक साथ गोठेरी बाट्य सुनम तामाङ आउनुभएको थियो आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झेर गइसक्नु भएको छ अब भने हामी कार्यक्रमको अन्त अन्ततिर आइपुगेका छौँ आज फोन गर्ने साथी हुनुहुन्थ्यो कुराकबाट टेकबहादुर लामा कुमरोजबाट सुनिता माडीबाट प्रेम कुमारी परेवाकोटबाट दिनेश चेपाङ शक्तिखोरबाट पाण्डव चेपाङ कोराकबाट मिलन र कोराकबाट राम तामाङ कोराक साथबाट दिपेन्द्र लोथरबाट रिस चेपाङ र कोराकबाट सोनम मोक्तान र मकवानपुरबाट आकाश थिङ कुराकबाट मिना लामा, धादिङबाट प्रेमबहादुर थिङ, पर्साबाट विज्ञान श्रेष्ठ र कुराकबाट टिकाराम तामाङ र मकवानपुरबाट निर्मल र कुराकबाट दिपा तामाङ र अन्तिममा कुराकबाट आउनुभएको साथी थियो कुराक साथ गोठेरीबाट सोनम तामाङ आउनुभएको थियो। कार्यक्रममा फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई धेरै धेरै धन्यवाद। यो आधी घन्टाको समयमा तपाईँहरूको थकानलाई थोरै भए पनि मेटाउने प्रयत्न गऱ्यौँ र मिठा मिठा लोक भाकाहरू बजाएर र अब पनि कार्यक्रमबाट बिदा माग्नुपर्ने हुन्छ। र तिनजेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्रविधि कक्षका मित्र राजलाई पनि विशेष आभार प्रकट गर्दै मिलन लामा अनि कल्पना श्रीपालको सुमधुर आवाजमा सजिएको यो लोक भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। प्रसूति तथा स्त्रीरोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी।